سورۃ النبا مکی سورت ہے، دو رکوعات ہیں اور 40 آیات ہیں. بسم اللہ الرحمن الرحیم. عم یتساءلون عن النبأ العظیم الذی هم فیہ مختلفون. عم یتساءلون، عم دراصل اما تھا، ان اور ماں کا مجموعہ، معنی ہے کس چیز کے بارے میں، ان بارے میں اور ماں کیا. اما بولتے وقت الف ہٹا کر عموماً ہم مختصر کر دیتے ہیں، تو اسی انداز میں سے لکھا بھی جاتا ہے، یعنی اس کی آواز جو اما کی تھی وہ دب گئی ہے اور صرف اما رہ گیا. اما یا تساءلون، یہ تساءلون کا لفظ تساءل سے ہے، سین حمزہ لام سأل سوال کرنا، اور تساءل آپس میں کسی چیز سے متعلق پوچھ گچھ کرنا، سوال کرنا. سوال عموماً کیوں کیا جاتا ہے؟ بعض اوقات کسی چیز کے بارے میں جاننے کے لیے، اور بعض اوقات محض حجت بازی کے لیے، اور حجت بازی کے نتیجے میں مذاق اڑانے کے لیے. جب آپ صلی اللہ علیہ وسلم کو نبوت سے نوازا گیا اور آپ نے توحید اور قیامت وغیرہ کا ذکر کرنا شروع کیا، تو کفار اور مشرکین اس کو ماننے کو تیار نہ تھے، اور پھر آپ کی بات سن کر بعض اوقات آپ کی مجلس کے اندر اور بعض اوقات اپنی مجلسوں میں ایک دوسرے سے ڈسکس کرتے تھے، بحث کرتے تھے کہ یہ باتیں جو بیان کر رہے ہیں کیا یہ واقعی حقیقت ہے، مانی جا سکتی ہیں، ان میں کوئی سچائی بھی ہے؟ کیونکہ ان کے نزدیک اللہ کی وحدانیت ایک انوکھی بات تھی. پورے اس مشرکانہ معاشرے کے اندر کوئی شخص اٹھ کے یہ کہے کہ لا الہ الا اللہ، سب پہ لا ہے اور صرف ایک ہی اللہ، تو ان کے لیے بڑی حیرانی کی بات تھی. اور پھر دوسری بات خصوصی طور پر حیرانی کی کہ مرنے کے بعد دوبارہ اٹھنا ہے اور آج کے کیے ہوئے کاموں کا حساب دینا ہے. تو وہ بعض اوقات آپس میں چہ بگوئیاں کرتے، اور بعض اوقات آپ جب بیان کر رہے ہوتے ایسا کوئی مضمون تو اس وقت بحث و مباحثہ کرتے، مذاق اڑاتے اور انکار کرتے. تو اما یتساءلون، یہ کس چیز کے بارے میں آپس میں چہ بگوئیاں کر رہے ہیں؟ ان النبأ العظیم، اس بڑی خبر کے بارے میں. اور بڑی خبر یا تو توحید کی خبر ہو سکتی ہے یا پھر آخرت کی خبر، یعنی قیامت کی خبر جو ہے تو معمولی خبر نہیں ہے. قیامت کا آنا کسی معمولی واقعے کا ہونا نہیں ہے. دنیا میں واقع ہونے والے جتنے بھی حادثے ہو سکتے ہیں، جتنے بھی ایکسیڈنٹس ہو سکتے ہیں، جتنی بھی تباہی ہو سکتی، جتنی بھی ٹوٹ پھوٹ ہو سکتی، ان سب حادثوں سے بڑا حادثہ، ان سب خبروں سے بڑی خبر قیامت کی خبر ہے. آپ دیکھیں کہ عام حالات میں بھی جب کہیں کوئی حادثہ ہوتا ہے، کوئی عمارت خدا نخواستہ گر جائے، یا کہیں آگ لگ جائے، یا کہیں ٹوٹ پھوٹ ہو جائے، یا کوئی انسان مر جائے، تو عموماً اخبار کی یا نیوز پیپر کی ہیڈ لائنز میں ہوتی ہے وہ خبر. تو لوگ پھر اس خبر پہ آپس میں تبصرے کرتے ہیں، آج کی خبر، بڑی خبر. اور جب ایک دوسرے سے ملاقات کرتے ہیں تو بھی پوچھتے ہیں کوئی خبر، کوئی خاص خبر. کہتے ہیں نا، پھر کہتے ہیں نو نیوز، کوئی خبر نہیں. تو یہ جو دنیا کے حادثے ہیں، کسی شہر کی تباہی ہو گئی، کسی گھر کی ہو گئی، کوئی انسان چل بسا، یہ خبریں تو بہت چھوٹی خبریں ہیں. دنیا میں پیش آنے والا کوئی بھی واقعہ اتنا بڑا واقعہ نہیں جتنی بڑی خبر قیامت کے واقع ہونے کی خبر ہے. اذا وقعت الواقعہ لیس لوقعتها کاذبہ خافضۃ الرافعہ عن النبأ العظیم. اس بہت بڑی خبر کے بارے میں یہ لوگ آپس میں چیمے گوئیاں کر رہے ہیں، मजाक उड़ा रहे हैं, मानने को तैयार नहीं है। और वैसे कितनी हैरत की बात है ना, अगर किसी झूठी से झूठी अखबार में भी कोई खबर लगा दी जाए किसी तबाही की, तो हम बगैर किसी तहकीक के मान लेते हैं और सब मान जाते हैं। लेकिन एक सच्चा तरीन पैगंबर आखिरत के बारे में खबर देता है तो हम हैरान होकर देखते, अच्छा ये भी होगा, ये कैसे होगा, ये भला कैसे मुमकिन है कि सारे सितारे खत्म हो जाए, आसमान फट पड़े, जमीन खत्म हो जाए, पहाड़ उखड़ जाए, ये तो बड़ी हैरान कुन बात है। तो फरमाया, अम्मा यतसाअलून अनिन नबइल अजीम अल्लज़ी हुम फीही मुख्तलिफून, वो खबर जिसके बारे में वो बाहम मुख्तलिफ हैं, उनका इख्तलाफ क्या था। कुछ लोग तो उसका बिल्कुल ही इनकार करते थे, यानी अहले मक्का या अहले अरब में या कुफार के सब लोग एक ही ख्याल के नहीं थे, वो आपस में कयामत के बारे में मुख्तलिफ ही थे, बाज़ूकात सेल्फ कंट्राडिक्शन का शिकार भी थे और बाज़ूकात एक दूसरे से भी उनके ओपिनियंस या ख्यालात या आरा कंट्राडिक्ट करती थी, इख्तलाफ करती थी। बाज़ कहते थे कि क़यामत आ ही नहीं सकती, बात कहते थे कि हाँ देखो अगर आ गई तो हमें दुनिया में भी बहुत कुछ मिला हुआ है और वहां भी बहुत कुछ मिल जाएगा। और फिर न सिर्फ ये कि अहले मक्का, उसके बाद आप देखते हैं कि अहले किताब के अंदर भी तरह तरह के ख्याल थे। और ये बात उस दिन तक ही नहीं, आज आप देखिए हम मुसलमानों के अंदर आखिरत के बारे में अजीब व गरीब तस्वुरात हैं, जो एक दूसरे के ख्याल से टकराते भी हैं। हम में से बहुत सो ने तो उस दिन को एक मामूली दिन समझ रखा है कि जिसके बारे में फिक्र करने की कोई जरूरत ही नहीं। हम में से बहुत से ये समझते हैं कि उस दिन कोई हिसाब किताब नहीं, हम तो बगैर हिसाब की जन्नत में पहुंच जाएंगे। बात समझते हैं कि हमारी सिफारिश के लिए बुजुर्ग मौजूद हैं, हम जो भी करें वो हमें बख्शवा लेंगे। तो बहरहाल इनके यहाँ तरह तरह की आरा पाई जाती थी, यानी आखिरत के बारे में मुख्तलिफ तरह के ख्यालात पाए जाते थे। बाज़ ये भी कहते थे कि ये महज आलम ख्याल में होगा, जैसे ख्वाब आता है ऐसे ही एक ख्वाब की दुनिया होगी, मौत नींद है और मरने के बाद जो भी हालात और वाकयात हैं वो बस एक ख्वाब है। और जो लोग इसका इनकार करते थे वो कहते थे कि ये इसलिए मुमकिन नहीं कि ऐजा मितना व कुन्ना तुराबन इन्ना लफी खलकिन जदीद, के मर गए, मट्टी हो गए, हड्डियां भुरभुरी हो गई, फिर नए सिरे से पैदा किए जाएंगे, ये कैसे मुमकिन है। और अगर हम अन्नबल अजीम को कुरान पाक लें तो उसके बारे में भी ये तरह तरह की आरा रखते थे। इब्न अब्बास कहते हैं कि जब कुरान करीम नाजिल होना शुरू हुआ तो कुफारे मक्का अपनी मजलिसों में बैठकर इसके बारे में राय जनी करते, चिरमगोइयां करते। और फिर अल्लज़ी हुम फीही मुख्तलिफून, ये उस किताब के बारे में मुख्तलिफ कैसे थे, कोई कहता ये शायरी है, कोई कहता कहानत है, कोई कहता ये जादूगरी है। तब एक ही किताब एक वक्त में जादू की किताब या कहानत की किताब या शेर व शायरी की किताब कैसे हो सकती है। फरमाया कि इनका जो तजाद फिक्र है और ये तरह तरह की बातें हैं, ये साबित करती हैं कि ये लोग दुरुस्त बात तक पहुंचे ही नहीं। क्योंकि इख्तलाफ कब तक होता है किसी भी अमर के बारे में, जब तक इंसान को यकीनी और हकीकी इल्म ना हो। मसलन कोई चीज आपको दूर से दिखाई दे रही है, बाज़ वक़्त ऐसा होता है ना जैसे दीवार के ऊपर कोई काला सा निशान आपको नजर आता है, अगर मैं आपसे पूछा था ये क्या है, कोई कहेगा ये मक्खी बैठी, कोई कहेगा ये कुछ छींटा है, कोई कहेगा ये जाले का टुकड़ा है, कोई कुछ कह सकता है, कोई कुछ कह सकता है, हर एक अपनी सोच के मुताबिक चीज को देख रहा है, इसीलिए वो तजाद फिक्र हो जाता है। तो इख्तलाफ उमूमन उस वक्त होता है जब इंसान के पास हकीकी इल्म नहीं होता, जब वो शक से गुजर रहा होता है। तो ये लोग भी अपने तजाद फिक्र और शकूक व शुभात की वजह से मुख्तलिफ आरा रखते थे। अल्लज़ी हुम फीही मुख्तलिफून कल्ला सयालमून, हरगिज नहीं, अनकरीब वो जान लेंगे, हकीकत मालूम हो जाएगी, ثم كلا سيعلمون، फिर हरगिज नहीं अनकरीब वो जान लेंगे। अब ये जो अंदाज है ये बहुत डांट का अंदाज है, बहुत सख्त अंदाज है। छोड़ो इनको इनकी चेमेगोइयों पर, करते रहे बहसे आपस में, इन्हें सब पता चल जाएगा और जल्द पता चल जाएगा। कब पता चल जाएगा? और जल्द से क्या मुराद है? मौत के वक्त या फिर कयामत के आने पर? अब आप कहेंगे कयामत तो बड़ी देर से आएगी। नहीं, कुल्लु मा आतिन फहुवा करीब, जो चीज भी आने वाली है वो करीब ही है। हर आने वाली चीज जिसको आना है वो दूर नहीं, जो आ ना रहा हो वो दूर हो सकता है, लेकिन जो चल पड़ा हो और आ रहा हो वो दूर नहीं हुआ करता, वो करीब ही होता है, वो पहुंच ही जाता है एक ना एक दिन मंजिल तक, आखिरी पारे तक। अलम न जालिल अर्दा मिहादा, क्या हमने जमीन को महाद नहीं बनाया? महाद फर्श, महद से, महद कहते हैं गहवारे को, बिस्तर को। क्या ये जमीन तुम्हारे लिए एक बिस्तर की तरह आरामदेह नहीं कि तुम इसमें आराम से चलते फिरते हो, उठते बैठते हो, सारे काम काज करते हो? वल जिबाल औतादा, और पहाड़ों को मेसे नहीं बनाया? औताद वतद की जमा है, वतद कहते हैं कील को, यानी पहाड़ जमीन के अंदर इस तरह गड़े हुए हैं जैसे किसी दीवार पर कील ठुके हुए हो। और अमूमन दीवार पे कील क्यों लगाया जाता है? ताकि जो चीज उसके साथ लटकाई जाए वो थमी रहे और वो चीज हिले नहीं, हरकत नहीं करे, गिरे नहीं। तो मुराद इससे ये कि जमीन को रहने के काबिल बना दिया, उसे पुरसुकून करके, उसकी हरकत खत्म करके, क्योंकि हर लम्हा तो उसमें लावा उबलता है, उसके अंदर एक जोश है, एक इस्तेराद है, और वो घूम रही है, उसकी दोहरी हरकत है। लेकिन पहाड़ों को इस अंदाज से, ऐसे बैलेंस तरीके से उसके अंदर फिक्स किया कि जमीन ठहर गई, हरकत के बावजूद भी वो पुरसुकून है। और फिर उस पर हमने तुमको जोड़ों की शक्ल में पैदा किया, वह खलकनाकुम अज़्वाजा, यानी इंसान को जोड़ा बनाया ताकि दोनों एक दूसरे से सुकून पाए। सूरत अर-रूम में आता है, वो मिन आयातिही अन खलक लकुम मिन अन्फुसिकुम अज़्वाजा लितस्कुनू इलैहा व जअल बैनकुम मवद्दतन व रहमा, यानी मुजक्कर और मुअन्नस या नर और मादा की शक्ल में। और इसी तरह मुख्तलिफ रंगों का जो इम्तिजाज है या उनका जो कंट्रास्ट है वो भी उनका जोड़ा है। यानी कायनात में या इस दुनिया या इस जमीन पर जितनी भी चीजें पैदा की हैं वो जोड़ों की शक्ल में हैं। वजालना नौमकुम सुबाता, और हमने तुम्हारी नींद को बायसे सुकून बना दिया। सुबात का लफ्ज सब से निकला है, सब का माना होता है काटना, कटा करना। और रात को हर चीज ठहर जाती है, हरकत छोड़ देती है, हर जगह पर सुकून हो जाता है। तो अल्लाह ताला ने इंसान की नींद को उसके लिए बायसे सुकून बनाया कि सारी हरकतें सारे काम छोड़कर वो आराम करें, और वो उसकी थकावट को फिर काट देती है, मुनकते कर देती है। और नींद अल्लाह की निशानियों में से एक बहुत बड़ी निशानी है। इंसान नींद के हाथों कितना बेबस होता है, कितना मजबूर होता है। जब थकावट एक हद को पहुंचती है, आप लिख रहे हो तो क्या होता है, कलम छूट जाता है, देख रहे हैं तो आंखें बंद हो जाती हैं, गर्दन लुढ़क जाती है, चाहे सबके बीच में बैठे हैं, कितनी बेबसी है ना इंसान की नींद के आगे। तो उसी की तरफ इशारा है, वो जालना नौमकुम सुबाता, और तुम्हारी नींद आकर हर चीज से तुम्हें मुनकते कर देती है, हर काम काज से काट के रख देती, और नतीजतन तुम्हारी थकावट भी खत्म हो जाती। वो जालना लैल लिबासा, और रात को हमने पर्दापोश बनाया, छुपा लेने वाली बनाया। जैसे लिबास या चादर इंसान को ढांप लेती है, सुकून देती है, जैसे सोते वक्त आमतौर पर इंसान चादर ओढ़ लेता है, इसी तरह रात का पर्दा सारी जमीन को ढांप लेता है एक बड़ी चादर की शक्ल में। कभी अगर आपने जहाज का सफर किया हो मगरिब के आसपास, तो ये तनी हुई चादर बाकायदा आप महसूस कर सकते हैं ऊपर से। मैंने खुद जाती तौर पे इसका मुशाहिदा किया है कि जो जो अंधेरा होता है जमीन पर, ऊपर आसमान की तरफ रोशनी होती है, खुसूसन अगर आप मशरक की तरफ मुंह किए हुए हो तो ऊपर रोशनी होगी, और अगर जहाज से नीचे देखे तो बिल्कुल ऐसा लगता है जैसे टेंट लग गया है, पूरा एक टेंट सा छा जाता है। فرمایا کہ رات کو ہم نے تمہارے لیے ایک لباس بنا دی، جس طرح لباس ہر چیز کو چھپا لیتا ہے، اسی طرح رات تم سب کو اندھیرے میں ڈھانپ دیتی ہے، تمہیں چھپا دیتی ہے. اور یہ بھی دراصل انسان کے سکون کے لیے ہے، کیونکہ انسان زیادہ بہتر اس وقت سو سکتا ہے جب روشنی نہ ہو، اندھیرا ہو. اسی لیے اگر دن کو سونے کی ضرورت ہو تو پھر کمرے کے دروازے اور پردے لگا کر سویا جاتا ہے تاکہ بہتر نیند آئے. وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا، یعنی اللہ نے تو رات کو پردہ پوش بنایا تھا، ہم نے دن کو بھی پردے ڈال لیے. وَجَعَلْنَا النَّهَارَ مَعَاشًا، اور دن کو ہم نے کام کا وقت بنایا یا کام کرنے کے لیے بنایا، معاش کے لیے بنایا کہ لوگ اپنی روزی کمائیں، بھاگ دوڑ کریں، کام کاج کیا کریں تاکہ اپنی ضروریات پوری کر سکیں. وَبَنَيْنَا فَوْقَكُمْ سَبْعًا شِدَادًا، اور بنائے ہم نے تمہارے اوپر سات سخت مضبوط، بعض میں آسمان لیے ہیں اور بعض میں سیئرز دیے ہیں. اور اگر آسمان مراد ہو تو اس سے پتہ چلتا ہے کہ آسمان ایک ٹھوس مضبوط چیز ہے، صرف حد نگاہ پہ ایک پردے کا نام نہیں یا صرف گیسز کا مجموعہ نہیں. وجعلنا سراجا وهاجا، اور ہم نے ایک نہایت روشن اور گرم چراغ پیدا کیا. وهاج، وہج سے سورج یا آگ کی بھڑک جس میں تپش ہو، چمک بھی ہو. یعنی سورج ایک بھڑکتا ہوا گولا ہے جو زمین کو حرارت بھی دیتا اور روشنی بھی دیتا ہے، یعنی چراغ کی طرح ہے جو روشنی دے رہا ہے. اور آپ دیکھیے کتنا دور ہے ہم سے، اور اس کے باوجود اس کی روشنی ہم تک پہنچ جاتی. سورج زمین سے کتنا دور ہے، کچھ اندازہ ہے؟ ہمیں تو ٹیبل لیمپ قریب کرنا پڑتا ہے جب جا کر روشنی ہوتی ہے. ہمارے تو بلب اگر بہت دور لگ جائیں یا اونچی چھتیں ہوں تو روشنی کم ہو جاتی، لیکن سورج کو اللہ تعالیٰ نے ایسے مناسب فاصلے پہ رکھا کہ جس سے ہمیں حرارت بھی ملے، روشنی بھی ملے، لیکن ہمارے لیے نقصان دہ نہ ہو، ہمیں جلا کے نہ رکھ دے. تپش کے باوجود نقصان دہ حد تک جلاتا نہیں ہے. اب دیکھیے کہ سورج کے لیے جو لفظ وہاج استعمال ہوا ہے، اس میں دونوں معنی ہیں، گرمی اور روشنی کے، اور یہ اللہ کی قدرت کی نشانیوں میں سے ایک بہت بڑی نشانی ہے. سورج کا قطر زمین کے قطر سے 109 گنا بڑا ہے، اور اس کا حجم جو ہے زمین کے حجم سے 3,33,000 گنا زیادہ بڑا ہے. حجم سائز کو کہتے ہیں، کتنا بڑا ہے زمین کے حجم سے، یہ سائز سے 3,33,000 گنا. اس کا درجہ حرارت 1,40,00,000 ڈگری سینٹی گریڈ ہے، اور زمین سے 9,30,00,000 میل دور ہے. اس کے باوجود اس کی روشنی ہمیں پہنچتی ہے، حرارت پہنچتی ہے، ہم مزے کرتے ہیں، لیکن وہ ہمیں نقصان نہیں دیتا. اسی کی وجہ سے فصلیں پکتی ہیں، سمندر کا پانی بھاپ بن کے اڑتا ہے جس سے پھر بادل بنتے ہیں اور بارش برستی ہے. سورج کی روشنی سے ہم بہت سے اور کام بھی لیتے ہیں. وَأَنزَلْنَا مِنَ الْمُعْصِرَاتِ مَاءً، اور اتارا ہم نے موثرات یعنی پانی سے بھری ہوئی بدلیوں سے، ماءً سجاجا، پانی بکثرت. سجاج کہتے ہیں زوردار کو، کثیر اور موسلا دھار بارش. اور موثرات، موثرت ان کی جمع ہے، وہ بدلیاں جو پانی سے بھری ہوئی ہوں لیکن برسی نہ ہوں. اور ہم نے بادلوں سے خوب پانی برسایا. لنخرج بہ حبًا ونباتًا، تاکہ ہم نکالیں اس کے ذریعے غلہ اور نباتات. حب کہتے ہیں اس اناج کو جسے خوراک کے لیے ذخیرہ کیا جاتا ہے، جیسے گندم، چاول، جو، چنا وغیرہ. اور نبات سبزیاں، جو انسان یا چارہ جو جانور کھاتے ہیں. ہم نے پانی کیوں برسایا؟ کہ تمہارے لیے غلہ بھی پیدا کریں اور اس کے ساتھ ساتھ سبزیاں بھی پیدا کریں. وجنات الفافا، اور باغ الفافا، شاخوں کی کثرت کی وجہ سے ایک دوسرے سے ملے ہوئے درخت، یعنی گھنے باغ مراد ہے. لف کہتے ہیں لپیٹنے کو، یعنی ان کی شاخیں ایک دوسرے سے لپٹی ہوئی ہیں، ایک درخت دوسرے سے قریب ہے، تو گھنے باغ بھی پیدا کیے اسی پانی کے ذریعے. اور یہ ساری چیزیں گواہ ہیں کس بات پر؟ ان یوم الفصل کان میقاتا، بے شک فیصلے کا دن ایک مقرر وقت ہے، یعنی اللہ کی قدرت کی ان ساری نشانیوں پہ غور کر کے انسان اس نتیجے پہ پہنچتا ہے کہ اللہ تعالیٰ نے کوئی بھی چیز بے مقصد اور بیکار پیدا نہیں کی، اولین اور آخرین سب کے جمع ہونے کے لیے ایک وقت مقرر کیا تاکہ سب ان نعمتوں کا حساب دیں، جواب دیں. ان یوم الفصل کان میقاتا، مقرر وقت یعنی ایک خاص ٹائم پر سب کو جمع ہونا ہے. یوم ینفخ فی الصور فتأتون افواجا، جس دن سور میں پھونک مار دی جائے گی تو تم فوج در فوج آ جاؤ گے، یعنی دوسرے نفخے کے وقت سارے دنیا کے لوگ، اگلے پچھلے سب کے سب اپنے رب کے سامنے حاضر ہوں گے. حضرت ابو ذر غفاری کی روایت ہے کہ آپ نے فرمایا کہ لوگ قیامت کے روز تین فوجوں میں تقسیم ہوں گے. فتأتون افواجا، ایک فوج ان لوگوں کی ہوگی جو پیٹ بھرے ہوئے لباس پہنے ہوئے ہوں گے، سواریوں پہ سوار میدان محشر میں آئیں گے. دوسری فوج پیادہ لوگوں کی ہوگی جو چل کر میدان میں آئیں گے. تیسری فوج ان لوگوں کی ہوگی جن کو چہروں کے بل گھسیٹ کر میدان حشر میں لایا جائے گا. فتأتون افواجا، اور اسی طرح ہر امت اپنے رسول کے ساتھ آئے گی تو وہ بھی ایک فوج بن جائے گی. پھر وفتحت السماء، اور آسمان کھول دیا جائے گا. فکانت ابوابا، تو وہ دروازے دروازے ہو جائے گا، فرشتے اس سے اترنے لگیں گے. یعنی آج آسمان کی نیلگوں چھت بہت پرسکون نظر آتی ہے، کہیں کوئی رخنا یا دراڑ یا شگاف نہیں. اللہ تعالیٰ فرماتے ہیں نا، فرج البصر هل ترى من فطور، اپنی نگاہ بار بار پلٹاؤ، آسمان پہ تمہیں کوئی شگاف یا رخنا نظر نہیں آئے گا. لیکن جب سور پھونکا جائے گا تو آسمان میں دراڑے پڑ جائیں گے، پھٹنے لگے گا، چرنے لگے گا، اور یوں لگے گا جیسے سارا آسمان دروازے دروازے ہو گیا ہے. اب یہ چھت محفوظ نہیں رہے گی بلکہ اس میں کئی راستے بن جائیں گے. اور اس کا بھی ایک مقصد ہے کہ یہاں سے پھر فرشتے اترے اور آ کر انسانوں کو سمیٹ لیں. وسیرت الجبال فکانت سرابا، اور پہاڑ چلا دیے جائیں گے تو وہ سراب بن جائیں گے. سیرت کا لفظ جو ہے سین یہ رے سے ہے، سیر چلنا، یعنی پہاڑ پیچھے، جیسے آپ نے پڑھا نا کہ پہاڑوں کو ایک ہی چوٹ میں ریزہ ریزہ کر دیا جائے گا، سورت الحاقہ میں آتا ہے. پھر وہ دھنکی ہوئی روئی کی طرح ہو جائیں گے جیسے کلہن المنفوش سورت القارعہ میں آتا ہے. پھر وہ گرد و غبار ہو جائیں گے، فکانت ہبا ام منبثا سورت الواقعہ میں آتا ہے. پھر ان کو اڑا دیا جائے گا، ینصفہا ربی نصفا سورت طہٰ میں آتا ہے. اور یہاں پر فرمایا کہ پھر یہ سراب ہو جائیں گے. آپ ذرا سوچئے، زمین پہ زلزلہ آئے گا، پہاڑ اکھیڑے جائیں گے، اٹھائے جائیں گے، باہر نکالے جائیں گے اور زمین سے ٹکرا دیے جائیں گے. وحملت الارض والجبال فدکتا دکتا واحد، ٹکراتے ہی وہ کیا ہو جائیں گے؟ ریزہ ریزہ ہو جائیں گے. اب وہ جب ٹوٹ پھوٹ ہوگی اور ریزہ ریزہ ہوں گے تو جس جس رنگ کے پتھر ہوں گے ویسے ویسے رنگ فضا میں نظر آئیں گے. پھر کیا ہوگا؟ وہ اڑتی ہوئی ریت بیٹھ جائے گی اور بیٹھ کر ایک میدان کی شکل اختیار کر لے گی جسے دور سے دیکھ کر یوں نظر آئے گا جیسے سراب ہو، جسے چمکتی ریت ہوتی. اگر یہ ساری آیات کو سامنے رکھ کے پڑھیں تو معنی بہت واضح ہو جاتا ہے. وسیرت الجبال، یعنی آج یہ پہاڑ جو ثبات اور قرار کا نمونہ ہے، کل قیامت کے دن کیا ہوں گے؟ چلنے لگیں گے، اڑنے لگیں گے. پہاڑ چلا دیے جائیں گے، اڑا دیے جائیں گے جیسے کوئی چیز ہی نہ ہو، اور پھر ریت ہو جائیں گے. اور یہ چمکتی ہوئی ریت ایک خاص اینگل سے اس طرح نظر آئے گی جیسے سراب. سراب کا تو معلوم ہے نا آپ کو کیا ہوتا ہے، چمکتی ریت جو پانی کے مشابہ ہو جاتی ہے، وہ لگتا ہے جیسے پانی کا ٹھاٹھے مارتا کوئی سمندر ہے، حالانکہ وہ ریت ہوتی ہے، پانی نہیں ہوتا.